शिखरे भने का अजय कति टाढा अहिले समझादैछु म एक्लै डाँडा डाँडा शिखर भने का करम यस्तो भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो सहदै जानु पर्ला दाइ आउला दिने जस्तो जस्तो शिखर भने का मैले जति पाला हिरे सबै मेट्दै आए मैले जति पाला हिँडे सबै मेट्दै आए पाए जति खुसी देखा सब समेट्दै आए पाए जति खुसी देखा सब समेट्दै आए यही भाका गाना भरी मैले रेट्दै रेट्दै आए शिखर भने का